खोला पारी माया बीच मा खोली सालाला एक खोली मा साथै उनकै तस्बिर देख्छु झलला एक खोली मा साथै उनकै तस्बिर देख्छु झलला खोला पारी माया बीच मा खोली सालाला खोली मा साधै उनकै तस्बिर देख्छु झलला खोली मा साधै उनकै तस्बिर देख्छु झलला चौबन्दी चोली लाएर भोलि रोडीमा आउनु है हो चौबन्दी चोली लाएर भोलि रोडीमा आउनु है जिन्दगी भरि न छुट्ने गरे बिरती लाउनु है साँच्चै आऊ है माया रोधी घरको आगनीमा जाऊ है माया चिसिमिसी बिहानीमा जाऊ है माया चिसिमिसी बिहानीमा सिउँदो सजाइ टोलीमा चढाइ नौ मति बाजा हो त्यो सिउँदो सजाइ टोलीमा चढाइ नौ मति बाजा बाउ माइतीलाई मागेर लानेछु नदिए भागा कसम खाई माया तिम्रो चोको सिउँदो भरौला सुख दुख माया सँगै जुला सँगै मरौला सुख दुख माया सँगै जुला सँगै मरौला खोला पारी माया बीचमा खोली सालाला ती खोलीमा साधै उनकै तस्बिर देख्छु झलला ती खोलीमा साधै उनकै तस्बिर देख्छु झलला ती खोलीमा साधै उनकै तस्बिर देख्छु झलला ती खोलीमा साधै उनकै तस्बिर देख्छु झलला ती खोलीमा साधै उनकै तस्बिर देख्छु झलला।